जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका सिलसिलामा उहाँ नयाँ दिल्ली जानुभएको हो। आज शपथ ग्रहण समारोहमा सहभागी भएपछि भोलिदेखि कोइरालाको भेटवार्ता सुरु हुनेछ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गर्नुका साथै राष्ट्रपति प्रणब मुखर्जीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष सोनिया गान्धी र प्रधानमन्त्रीबाट निवृत्त हुन लाग्नुभएका डाक्टर मनमोहन सिंह राजनैतिक दलका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री कोइरालाले शपथ ग्रहण समारोहमा सहभागी हुने विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीका साथ सभासद सुजाता कोइराला र शशाङ्क कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराई तथा सरकारका अन्य वरिष्ठ अधिकृतहरू रहनेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि नयाँ दिल्लीमै प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री कोइराला पर्सि स्वदेश फर्कनुहुनेछ। सर्वोच्च अदालतमा प्रस्तावित स्थायी न्यायाधीशको संसदीय सुनवाईपछि अनुमोदन गर्ने वा नगर्ने विषयमा छलफल गर्न संसदीय सुनवाई विशेष समितिको बैठक आज बस्दैछ। न्याय परिषदले सिफारिस गरेका सबै आठजना न्यायाधीशको संसदीय सुनवाई सकिएपछि उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। न्याय परिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका वैद्यनाथ उपाध्याय, गोपाल प्राजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, सुलेन्द्र शमशेर राणा र जगदीश शर्मा पौडेलको सुनवाई सकेपछि समितिले अनुमोदनको टुङ्गो लगाउन लागेको हो। समितिको बैठक अहिले केही बेरमा बस्दैछ। संसदीय सुनवाई विशेष समितिले सिफारिस अनुमोदन गर्ने या नगर्ने निर्णय मंगलबारसम्म दिइसक्नुपर्नेछ। न्याय परिषदले वैशाख 9 गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशको लागि आठजनाको नाम सिफारिस गरेको थियो। एकीकृत माओवादीले स्थायी र पदाधिकारी चयनका लागि आज चुनाव गर्दैछ। हिजो केन्द्रीय समितिको चुनावबाट पोलिट ब्युरो सदस्य छानिएकाले आज पोलिट ब्युरोले स्थायी समिति सदस्य चयन गर्नेछ। 17 जना स्थायी समिति सदस्यको चयनपछि स्थायी समितिले सदस्य 8 सदस्यीय पदाधिकारी चयन गर्ने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। पदाधिकारीमा 2 उपाध्यक्ष, 1 महासचिव, 3 सचिव र 1 कोषाध्यक्ष छानिनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी महाधिवेशनमा बन्द सत्र जारी छ। कमलादेवी स्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्द सत्रमा पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गरेको कार्ययोजना सहितको राजनैतिक प्रस्तावका बारेमा छलफल भइरहेको छ। बन्द सत्रमाको क्रममा महामन्त्री चन्द्रबहादुर गुरुङले साङ्गठनिक कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। 4 दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन पार्टीको विधान संशोधन र भावी कार्यदिशा तय गर्नेछ। नयाँ नेतृत्व चयनका लागि सकेसम्म सहमति गरिन सहमति नभए मंगलबार निर्वाचन हुने महामन्त्री चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो। महाधिवेशनमा देशभरबाट 2000 भन्दा बढी प्रतिनिधि र 600 जना पर्यवेक्षक सहभागी छन्। भारी बहुमत सहित आगामी सरकारको नेतृत्व गर्न तयार भएको भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल हिन्दू राष्ट्र हुने वा नहुने भन्ने विषयमा अहिले नै कुनै प्रतिक्रिया दिन नसक्ने बताउनु भएको छ। नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग आफ्नै निवासमा कुराकानी गर्दै उहाँले भर्खरै आफ्नो पार्टीले सरकार निर्माण गर्न लागेको र आज साँझ प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीको शपथ ग्रहण रहेकोले अहिले नै त्यस विषयमा प्रतिक्रिया दिनु

राजघाटमा पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मोदीको शपथ ग्रहण कार्यक्रममा सार्क देशका राष्ट्राध्यक्ष सहित झण्डै 4,000 अतिथि सहभागी हुनेछन्। प्रधानमन्त्री र अतिथिको सुरक्षालाई ध्यानमा राख्दै दिल्ली पुलिसले जल स्थल र हवाई सुरक्षा कडा बनाएको छ, जसका लागि 6,000 भन्दा बढी प्रहरीलाई समारोह स्थल र आसपासको सुरक्षामा खटाइएको छ। अफगानिस्तानमा केही समय अघि सम्पन्न राष्ट्रपति निर्वाचनमा धाँधली गरेको अभियोगमा निर्वाचन आयोगका 5,000 बढी कर्मचारी बर्खास्त भएका छन्। अप्रिलमा भएको निर्वाचनमा मतदान केन्द्रमा परिचालन भएका कर्मचारीले धाँधली गरेको आरोपमा निर्वाचन आयोगले बर्खास्त गरेको हो। त्यहाँको स्वतन्त्र निर्वाचन आयोगका प्रमुख युसुफ नुरिस्तानीले आगामी निर्वाचनमा काम नलगाउने गरी कर्मचारीलाई बर्खास्त गरिएको बताएका छन्। अफगानिस्तानमा गत अप्रिलमा भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेद्वारले बहुमत प्राप्त नगरेपछि त्यहाँ आगामी 14 जुनमा पुनः निर्वाचन हुने भएको छ। अबको चुनावमा यसअघि सबैभन्दा बलियो प्रतिस्पर्धाका रूपमा रहेका अब्दुल्ला र अशरफ गनीबीच प्रतिस्पर्धा हुनेछ। खेल समाचारमा मुम्बई इन्डियन्सले आइपिएल क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ। गैराती निकै रोमाञ्चक र नाटकीय खेलमा मुम्बईले राजस्थान रोयल्सलाई 5 विकेटले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै ओभर खेलेर 4 विकेट गुमाउँदै 199 रन बनाएको थियो। नेट रन रेटका आधारमा प्लेअफमा पुग्न मुम्बईलाई 14.3 ओभरमा लक्ष्य हासिल गर्नुपर्ने थियो, तर मुम्बईले 14.3 ओभरमा 189 रन बनाउँदा विकेट गुमायो। लगत्तै म्याच अम्पायरले अर्को बलमा 4 रन जोड्न सके मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्ने निर्णय सुनाए। अम्बाराती रायडु आउट भएपछि ब्याटिङ गर्न आएका मुम्बईका आदित्य तारेसले जेम्स फकनरको बलमा छक्का प्रहार गरेर टिमलाई प्लेअफमा पुर्याए। मुम्बईका लागि कोरे एन्डरसनले नटाउड 95 रनको योगदान गरे। उनले 44 बलमा 6 छक्का र 9 चौकाको मद्दतले 95 रन बनाएका थिए। मुम्बईले प्लेअफमा चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज प्रधानमन्त्री कोइराला भारत प्रस्थान। भोलिदेखि विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग पनि भेटघाट गर्ने। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा बन्द सत्र जारी। बन्द सत्रमा अध्यक्ष थापाले प्रस्तुत गरेको कार्ययोजना सहितको राजनीतिक प्रस्तावका बारेमा छलफल। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको शपथ लिँदै प्रधानमन्त्री र अतिथिको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा। र राजस्थानलाई हराउँदै मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको प्लेअफमा प्रवेश। अवस्थ दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98452146174।